हिजो दुःखमा हुँदा मेरो मायाको खाँचो थियो रे, त्यो बेला त बैगुनीको माया पनि साँचो थियो रे। आखिर सपना नहो, सपनामै सीमित भयो। अबदेखि आफ्नो बाटो गर बैगुनी, दुनियाँमा कसको भर छ र बैगुनी। अबदेखि आफ्नो बाटो गर बैगुनी, दुनियाँमा कसको भर छ र बैगुनी। छटपटी सुमते रातमा बिपनीमा तिम्रै यादमा रुने गर्छु म। आँगनमा पुगेर मागे माया शरणमा झुकेर सपनीमा तिमी सँगै हुने गर्छु म। यता हेर्छु देख्दिन उता हेर्छु देख्दिन छटपटी सुमध्ये रातमा बिपनीमा तिम्रै यादमा रुने गर्छु म। यता हेर्छु देख्दिन उता हेर्छु देख्दिन छटपटी सुमध्ये रातमा बिपनीमा तिम्रै यादमा रुने गर्छु म। याद आउँछ देउराली छरेको सपनीमा तिमी सँगै हुने गर्छु म। कसम दुई मुटु जोडेर घर परिवार समाजलाई छोडेर सपनीमा तिमी सँगै हुने गर्छु म यता हेर्छु देख्दिन उता हेर्छु देख्दिन छटपटिन्छु मध्ये रातमा बिपनीमा तिम्रै यादमा रुने गर्छु म दुई मुटु जोडेर घर परिवार समाजलाई छोडेर सपनीमा तिमी सँगै हुने गर्छु म यता हेर्छु देख्दिन उता हेर्छु देख्दिन छटपटिन्छु मध्ये रातमा बिपनीमा तिम्रै यादमा रुने गर्छु म यता हेर्छु देख्दिन उता हेर्छु देख्दिन छटपटिन्छु मध्ये रातमा बिपनीमा तिम्रै यादमा रुने गर्छु म तिमलाई चाहको हो सानो पहिले नै मनले खोजन पाउने कहिले सपनीमा तिमी सँगै हुने गर्छु म छटपटिन्छु मध्ये रातमा बिपनीमा तिम्रै यादमा रुने गर्छु म सम्बन्ध कस्तो भो एक्लै एक्लै रुवाउने जस्तो भो सपनीमा तिमी सँगै हुने गर्छु म यता हेर्छु देख्दिन उता हेर्छु देख्दिन छटपटिन्छु मध्ये रातमा बिपनीमा तिम्रै यादमा रुने गर्छु म यता हेर्छु देख्दिन उता हेर्छु देख्दिन छटपटिन्छु मध्ये रातमा तपाई पनि म तिम्रै यादमा रोने गर्छु मध्यरातमा झस्किन्छु तिम्रै आत्मा रुने गर्छु